नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104 थुप्रो पाँच समयकासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। आज जेठ 15 गणतन्त्र दिवस ऐतिहासिक संविधान सभाको निर्वाचनपछि 2065 जेठ 15 गते बसेको संविधान सभाको पहिलो बैठकले 240 वर्षसम्म राज गरेको सामन्ती राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालसँगै गणतन्त्र राष्ट्रको औपचारिक घोषणा गरेको थियो। सरकारले हरेक जेठ 15 गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ। संविधान सभाले गणतन्त्र कार्यान्वयनको घोषणा गरेको 2 सातापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणी दरबार छाडेर नागार्जुन जानुभएको थियो। गणतन्त्र घोषणा गरेपछि यसको कार्यान्वयन गर्ने काम भए पनि नेपाली जनताको वर्षौंदेखिको इच्छा संविधान सभा मार्फत संविधान बनाउने काम भने अझै पूरा हुन सकेको छैन। गणतन्त्र दिवसको अवसरमा आज चितवनसहित देशैभरि सरकारी तथा गैर सरकारी तहबाट विविध कार्यक्रम आयोजना भइरहेका छन्। यसैबीच गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्रीले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति डाक्टर रामचरण यादवले राजनैतिक दलहरूले कबुल गरेको समयावधि भित्री नयाँ संविधान निर्माण गर्नुको विकल्प नभए बताउनु भएको छ। 7 वर्षदेखि बाटो हेरिरहेका जनता अब बासर आश्वासन होइन नयाँ संविधानकै प्रतीक्षामा रहेको र संविधान सभाबाट अपेक्षित अवधिमा संविधान बन्न नसक्दा राष्ट्रको मनोबलमा प्रतिकूल असर पर्न गएको तथ्यप्रति यहाँ सबैको ध्यान जानु उचित हुने उहाँले बताउनु भएको छ। उपराष्ट्रपति परमानन्द झाले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सार्वभौम नेपाली जनताले आफ्नो नागरिक हक अधिकारका लागि वर्षौंदेखि अनवरत रूपमा गरेका संघर्षहरूको परिणामस्वरूप स्थापित गणतन्त्र र लोकतान्त्रिक परिपाटीलाई संस्थागत रूपमा अझै मजबुत पार्नुपर्ने आजको टंकारो आवश्यकता र अपरिहार्यता रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्रले सबै नेपाली नागरिकहरूलाई एकै धरातलमा उभ्याएको बताउनु भएको छ। शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले सन्देशमा भन्नुभएको छ, राष्ट्राध्यक्ष जस्तो मुलुकको सर्वोच्च पदमा सामान्य नागरिक आसिन बन्ने अवस्था सृजना गरेको छ। 250 वर्षदेखि जरा गाडेको राजतन्त्रको अन्त्य गरी सामान्य नागरिकको दर्जामा परिणत गरेको छ। देशको समग्र शासन व्यवस्थामा नागरिकलाई अधिष्ठापित गरेको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डाक्टर रामचरण यादवले देशका विभिन्न कारागारमा सजाय भोगिरहेका 155 जनाको बाँकी कैद मिनाहा गर्नुभएको छ। नेपालको अन्तरिम संविधान 2063 को धारा 151 बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारागार मुक्त गर्न मन्त्री परिषदले गरेको सिफारिस सदर गर्नुभएको हो। मन्त्री परिषदको गैराती अबेर प्रधानमन्त्री निवासमा बसेको बैठकले असल चालचलन एवं व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो। हिजो राति गृह मन्त्रालयले राष्ट्रपति समक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो। मन्त्री परिषदको हिजो बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानवपदीय प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ। संविधान सभाको बैठक अहिले बसिरहेको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा आचारी बैठकमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र तत्कालीन राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ। बैठकमा उक्त दुई प्रतिवेदनमाथि विभिन्न राजनैतिक दलका सभासदहरूले दलगत आधारमा आफ्नो धारणा राखिरहेका छन्। अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ विदेश नीतिको घोषणा गर्नुभएको छ। यसकै आधारमा सहयोगी देशहरूलाई कारवाही गरिने ओबामाले बताउनुभयो। अमेरिकी सैन्य एकेडेमीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओबामाले अमेरिकाले सधैँ दुनियाँको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो, तर यो नेतृत्व मात्रै सैन्य कारवाहीको मार्फत हुन नहुने ओबामाको भनाइ छ। अमेरिकालाई सबैभन्दा धेरै आतंकवादबाट धेरै खतरा रहेको छ। सोही कारण आतंकवाद लड्न ओबामाले 5 अरब डलर कोर्सको घोषणा समेत गर्नुभयो। र भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन्। यी दुई टिम बीचको खेल मुम्बईको वानखेडे स्टेडियममा भोलि बेलुका भोलि बेलुका 7 बजे हुने भएको छ। गैराती भएको खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई 7 विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको हो। पञ्जाब भने कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। क्वालिफायर अन्तर्गत हिजो भएको पहिलो खेलमा विजय भएको कोलकाता नाइट राइडर्स भने फाइनल पुगिसकेको छ। प्रतियोगिता अन्तर्गत हालसम्म भएको खेलमा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो नम्बरमा चेन्नई सुपर किङ्सका मोहित शर्मा रहेका छन्। उनले 15 खेलबाट 22 विकेट लिएका छन्। त्यस्तै सनराइजर हैदराबादका भुवनेश्वर कुमार तथा कोलकाता नाइट राइडर्सका सुनिल नारिनेले समान 20 विकेट लिएका छन्। त्यसै गरी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा कोलकाता नाइट राइडर्सका रोबिन उत्थप्पा रहेका छन्। उनले 655 रनको योगदान गरेका छन्। हवस् त, अपराह्न 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुँ, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको